जिएंगे अहले अज़ा गम मनाएंगे, बीबी तेरे हुसैन पे आंसू बहाएंगे। जब तक जिएंगे अहले अज़ा गम मनाएंगे, बीबी तेरे हुसैन पे आंसू बहाएंगे। जब तक जिएंगे अहले अज़ा सिलसिले, जो गम तुझे मिले वो किसी को नहीं मिले। तू गम नसीब है ये सभी को बताएंगे, बीबी तेरे हुसैन पे आंसू बहाएंगे। है मादरे हुसैन, है मादरे हुसैन। जब तक जिएंगे अहले अज़ा गम मनाएंगे, बीबी तेरे हुसैन पे आंसू बहाएंगे। जब तक जिएंगे अहले अज़ा गम मनाएंगे, बीबी तेरे हुसैन पे आंसू बहाएंगे। वो तीन दिन की तशना लबी याद है हमें, सूखे गले पे कुंद छुरी याद है हमें। प्यासों को उसकी याद में पानी पिलाएंगे, बीबी तेरे हुसैन पे आंसू बहाएंगे। है मादरे हुसैन, है मादरे हुसैन। जब तक जिएंगे अहले अज़ा गम मनाएंगे, जिएंगे अहले अज़ा गम मनाएंगे, बीबी तेरे हुसैन पे आंसू बहाएंगे। सब कुछ निसार करके इसी गम के वास्ते, औलाद बेच देंगे मोहर्रम के वास्ते। मजलूम करबला की सफ़े गम बिछाएंगे, बीबी तेरे हुसैन पे आंसू बहाएंगे। है मादरे हुसैन, है मादरे हुसैन। जब तक जिएंगे अहले अज़ा गम मनाएंगे, बीबी तेरे हुसैन पे आंसू बहाएंगे। जब तक जिएंगे अहले अज़ा चैन की, रखते हैं अपने साथ निशानी हुसैन की। हम कब्र में भी खाके शिफा लेके जाएंगे, बीबी तेरे हुसैन पे आंसू बहाएंगे। है मादरे हुसैन, है मादरे हुसैन। जब तक जिएंगे अहले अज़ा गम मनाएंगे, बीबी तेरे हुसैन पे आंसू बहाएंगे। जब तक जिएंगे अहले अज़ा गम मनाएंगे, बीबी तेरे हुसैन पे आंसू बहाएंगे। जितना ख्याल तूने रखा अपने लाल का, कोई प्यार से पाला न जाएगा। उसकी मुसीबतों को न हम भूल पाएंगे, बीबी तेरे हुसैन पे आंसू बहाएंगे। है मादरे हुसैन, है मादरे हुसैन। जब तक जिएंगे अहले अज़ा गम شہید ہے جو غریب الوطن بھی ہے. ہم کربلا پہنچ کے پلٹ کر نہ آئیں گے. بی بی تیرے حسین پہ آنسو بہائیں گے. اے مادر حسین, اے مادر حسین, جب تک جیئیں گے اہل عزا غم منائیں گے. بی بی تیرے حسین پہ آنسو بہائیں گے. جب تک جیئیں گے اہل عزا غم منائیں گے. بی بی تیرے حسین پہ آنسو بہائیں گے. عابد کی چشم زار سے بہتا ہوا بے کسی زینب و کلثوم چار سو. بازار میں کھلے ہوئے سریاد آئیں گے. بی بی تیرے حسین پہ آنسو بہائیں گے. اے مادر حسین, اے مادر حسین, جب تک جیئیں گے اہل عزا غم منائیں گے. فرش عذاب بیٹھ کے گریا کریں گے ہم. تیری صدا میں اپنی صدائیں ملائیں گے. بی بی تیرے حسین پہ آنسو بہائیں گے. اے مادر حسین, اے مادر حسین, جب تک جیئیں گے اہل عزا غم منائیں گے. خورشید اور کلیم کی حسرت ہے فاطمہ. آئیں گے کربلا میں یہ نوحہ سنائیں گے. بی بی تیرے حسین پہ آنسو بہائیں گے. اے مادر حسین, اے مادر حسین, جب تک جیئیں گے اہل عزا غم منائیں گے.